बाट संसारभरि केसा सुनिरहनु भएको साँझ 6:30 बजेको अर्पण समाचार अर्पण स्थानीय समाचारमा तपाईँलाई स्वागत छ। म सुजिता हमाल। सबैका लागि शिक्षाको लक्ष्य अनुसार सन् 2015 सम्ममा नेपाललाई साक्षर मुलुक बनाउन चुनौती देखिए पनि चितवन भने आफूलाई साक्षर पहिलो साक्षर जिल्ला घोषणाको तयारीमा छ। चितवन जिल्लाको यो आकांक्षालाई साकार भन्न जिल्ला शिक्षा कार्यालय, राजनैतिक दल, जिल्ला विकास समिति, गाउँ विकास समिति, गैर सरकारी संस्था, सामुदायिक अध्ययन केन्द्र, सामुदायिक विद्यालयका शिक्षक विद्यार्थी संचारकर्मी एकसाथ जुटेका छन्। विक्रमसम्म 2069 असार 8 गते देशमै पहिलो पटक चितवनको फुलबारी गाविस साक्षर घोषित भएको थियो भने मुलुककै दोस्रो साक्षर घोषित गाविस पनि चितवनकै गीतानगर हो। त्यसपछि चितवनलाई पछ्याउँदै कास्कीको हेम्चा गाविस साक्षर घोषित भयो भने अहिले चितवनमा जस्तै साक्षर गाविस र जिल्ला बनाउने प्रयास अन्यत्र पनि थालिएका छन्। चितवनमा फुलबारी र गीतानगर सहित शिवनगर, शारदानगर, भण्डारा, दिव्यनगर, कल्याणपुर, बगौडा, पदमपुर, जगतपुर गरी 3 वटा गाविस साक्षर घोषित भइसकेका छन्। त्यस्तै भरतपुर र रतनगढ नगरपालिकाका केही वडा पनि साक्षर घोषित भएका छन्। जिल्लामा कुल 36 वटा गाविस रहेकोमा दुई नयाँ नगरपालिका बनेकाले गाविसको संख्या 51 हुन बाँकी छ। चितवनबाट भक्तपुर सरुवा भएर रमाना लिने क्रममा रहनुभएका जिल्ला शिक्षा अधिकारी रमाकान्त शर्माले यही गतिमा जाने हो भने चालु आर्थिक वर्षको अन्त्यसम्ममा चितवनका अधिकांश गाविस र नगरका वडा साक्षर घोषित हुनेछन्। अब चेपाङ बस्ती र केही पार्टी गाविसमा साक्षरता अभियान केन्द्रित हुने शिक्षा अधिकारी शर्माले बताउनुभयो। कतिपय गाउँमा दिउँसो काम गर्नुपर्ने मानिस राति टच बालेर पनि साक्षरता कक्षामा सहभागी हुने गरेको पाएपछि शिक्षाको महत्व समुदायमा बढ्न थालेको उहाँको भनाइ छ। चालु आर्थिक वर्षमा जिल्लामा साक्षरता कार्यक्रमका लागि ₹2,32,00,000 बजेट विनियोजन गरिएको छ। जिल्लामा आर्थिक वर्षको सुरुमा निरक्षरको संख्या 43,700 रहेको मानिएको थियो भने अहिले यो संख्या घट्दो क्रममा रहेको छ। साक्षरता कक्षा सञ्चालनका लागि 1,729 सहजकर्ताले कक्षा सञ्चालन गरेका छन्। 172 जना स्थानीय निरीक्षक तोकिएका छन्। 2068 को जनगणना अनुसार 5 वर्षभन्दा माथि उमेरको साक्षरता प्रतिशत 65.9% रहेको छ। विक्रमसम्म 2004 सुरु भएको साक्षरता अभियान सुरु भए पनि अहिलेसम्म पूरा साक्षर मुलुक बन्न सकेको छैन। जिल्लाका 13 वटा स्रोत केन्द्रमा निशुल्क तथा अभियान अनिवार्य शिक्षा कार्यक्रम पनि सञ्चालन गरिएको छ। प्रवेशिका परीक्षामा गत वर्ष 58.49% विद्यार्थी उत्तीर्ण भएका थिए। जिल्लामा 390 सामुदायिक र 166 संस्थागत विद्यालय तथा 21 वटा क्याम्पस सञ्चालित छन्। नेपाल संस्थागत विद्यालय शिक्षक युनियन एसटुले भोलिदेखि चितवनका संस्थागत विद्यालय बन्द गर्ने कार्यक्रम राखेकोमा सो कार्यक्रम रोक्न संस्थागत विद्यालय शिक्षक युनियन एसटु नेपालले जिल्ला प्रशासन काले र जिल्ला शिक्षकाले चितवनमा निवेदन दर्ता गराएको छ। इस्टु नेपालका केन्द्रीय अध्यक्ष मुकुन्द गौतमद्वारा हस्ताक्षरित मागपत्रमा पुनरावेदन अदालत पाटनको फैसला बमोजिम दर्ता खारेज भइसकेको उक्त संस्थाले शिक्षकको तलब वृद्धिको माग गर्दै जिल्लाका संस्थागत विद्यालयहरू बन्द गर्ने कार्यक्रममा राखेकोमा आफ्नो ध्यानकर्षण भएको उल्लेख गरेको छ। अवैधानिक उक्त संस्थाले कार्यक्रम आयोजना गर्नु कानुन विपरीत र अदालतको अपमान हो मागपत्रमा भनिएको छ। निवेदन परेपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला शिक्षा कार्यालयलाई कारवाही गर्न पत्रचार गरेको इस्टो नेपालले जनाएको छ। छात्रवृत्ति दिवसको अवसरमा पूर्वी चितवनको कठार 4 शान्ति बजारमा रहेको राष्ट्रिय प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आज छात्रवृत्ति तथा पोसाक वितरण गरिएको छ। जिल्ला शिक्षा कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत छात्रवृत्ति वितरण गरिएको हो भने पोसाक विभिन्न दाताको सहयोगमा वितरण गरिएको हो। विद्यालयमा आज आयोजित कार्यक्रमका 263,000 बराबरको पोसाक विद्यालयमा अध्ययनरत 114 जना विद्यार्थीलाई वितरण गरिएको विद्यालयका प्रधान बाबुराम श्रेष्ठले जानकारी दिनुभयो। पोसाक काठमाडौँ आइकन राउन्ड टेबल 7 को सहयोगमा तथा बताएर ओल्ड समाजसेवा बोधराज पाण्डेको सहयोगमा वितरण गरिएको श्रेष्ठले बताउनुभयो। कार्यक्रमका प्रमुख अतिथि स्थानीय समाजसेवी राजेन्द्र प्रसाद बुर्लाकोटीले छात्रवृत्ति र पुस्तक वितरण गर्नुभएको थियो। विद्यालयका शिक्षक तेज प्रसाद पाण्डेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रममा अर्का शिक्षक लेखराज थरेलले सञ्चालन गर्नुभएको थियो। कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिल्लीराम सापकोटाको अध्यक्षतामा भएको थियो। विशेष गरी दलित जनजाति र सुकुम्बासी समुदायका बालबालिका अध्ययन स्व विद्यालयमा हाल कक्षा 3 सम्म अङ्ग्रेजी माध्यमबाट पढाइ हुँदै आएको छ। कृषि विकास कार्यालयका सचिव जयमुकुन्द खनालले कृषिको नाउँमा विष आदि प्रयोग गरेर उत्पादनमा जोड नदिन कृषकहरूलाई आग्रह गरेका छन्। चितवन जिल्लामा आगामी आर्थिक वर्षदेखि आइएम पद्धतिबाट तरकारी उत्पादन गर्न विशेष कार्ययोजना ल्याउने सरकारको तीव्र तयारी भइरहेको समेत खनालले बताउनु भएको छ। जिल्ला एकीकृत शत्रुजीव व्यवस्थापनको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। आइपिएम जिल्लाका अध्यक्ष धर्मराज कण्डेलको अध्यक्षतामा सम्पन्न साधारण सभामा कृषि विकास मन्त्रालयको सचिव जय मुकुन्द खनाल प्रमुख अतिथि रहनु भएको कार्यक्रममा कृषि विकासका महानिर्देशक डाक्टर युवक दोष जीसी विशिष्ट अतिथि रहनु भएको थियो। साधारण सभामा संघको वार्षिक आर्थिक प्रतिवेदन संघको अध्यक्ष रमा ढुङ्गनाले प्रस्तुत गर्नुभएको थियो। इलाका प्रहरीकाले मुगलिनले सुन पसलमा लुटपाट गर्दै गरेको अवस्थामा दुईजनालाई पक्राउ गरेको छ। आज बिहान 3 बजेको समयमा त्रिवेणी सुन पसलबाट उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरीकाले मुगलिनले जनाएको छ। सुन पसलमा चोरी हुन लागेको स्थानीयको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा राजकुमार थापा र रमेश थापा रहेका छन्। उनीहरूको बस्तीमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले बताउनुभयो। नवलप्रासीको देवसुलीमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ। देवसुली नगरपालिका स्थित UDECO प्रणालीमा कार्यरत कृष्ण बहादुर विकको वायरिङ गर्ने क्रममा तारसट भएर करेन्ट लाग्दा मृत्यु भएको हो। देवसुली नगरपालिका नम्बर 12 लक्ष्मीपुर निवासी 28 वर्षीय विश्वकर्माको आज बिहान 7:30 बजे करेन्ट लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासुतीका प्रहरी निरीक्षक मोहन अधिकारीले जानकारी दिनुभयो। संघीय समाजवादी पार्टीका पोलिट ब्युरो सदस्य मझीलाल थारू थनेत आफ्नो माओपार्टी नेकपा एमालेमै फर्किनु भएको छ। काउसुती स्थित आफ्नै घरमा आज पत्रकार सम्मेलन गरी उहाँले समाजवादी पार्टीले जातीय मुक्ति गर्दै समाजमा पुग्ने लक्ष्य निर्धारण गरे पनि त्यसबाट विचलित भएको आरोप लगाउनु भयो। थनेत विक्रमसम्म 2048 एमालेबाट नौलपासी क्षेत्र नम्बर 2 विजय भएपछि तत्कालीन महासचिव मदन भण्डारीले उहाँलाई लुम्बिनी टाइगरको उपमा दिनुभएको थियो। विक्रमसम्म 2051 पनि उहाँ क्षेत्र नम्बर 2 निर्वाचित हुनुभएको थियो। विक्रमसम्म 2063 पछि 5 वर्ष लुम्बिनी कोष विकासको कोषाध्यक्ष रहनुभएका थनेत 1 वर्ष अगाडि समाजवादी पार्टीमा प्रवेश गर्नुभएको थियो। अब पालो अर्पण जनावासको अर्पण जनावासमा हाम्रो प्रश्न छ, राप्रपाभित्र अध्यक्ष पदमा देखिएको विवादप्रति तपाईँको विचार के छ? यस स्वाभाविक विपदको हानथाप से पार्टी फुट्ने संकेत। अर्पण जन आवाज में तपाईले पनि आफ्नो मत दिन सक्नुहुनेछ। जसको लागि मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर टाइप गरी एक स्पेस दी POLL पोल टाइप गरी आफूलाई लागेको उत्तर ए बी वा सी टाइप गरी 44 55 वा 45 55 में पठाउन सक्नुहुनेछ। अर्पण जन आवाज को मत परिणाम हरेक साँझ 5 बजे को अर्पण बुलेटिन में प्रस्तुत गर्नेछौ। पालो ट्राफिक खबरको यति बेला नानगढ टोणा बिरगाउँ सडक खण्ड खुल्ला छ। त्यसै गरी नानगढ मुगलिन मुगलिन 9 BC काठमाडौँ सडक खण्ड मुगलिन दमौली पोखरा सडक खण्ड र नानगढ फ्रासी बुटोल सडक खण्ड पनि खुल्ला छ। ट्राफिक खबर को साथ में फोटो पॉइंट फुल डिजिटल कलर लैब एंड डिजिटल फ्लेक्स प्रिंट रत्नगर 100 चौक चितवन फोन नंबर 0556 63 063 मोबाइल नंबर 98551 7443।